हसनालाई बिर्से सम्झिएर रुदाइ रुनिदिन तिम्रो जस्तै निष्ठुरी मान भए भुलाए यति गाह्रो हुनिदिन मनमुटु दिए त्यही दिनदेखि हसनालाई बिर्से सम्झिएर रुदाइ रुनिदिन निष्ठुरी मान भए भुलाएती गाह्रो हुनेथिन भुलाएती गाह्रो हुनेथिन फुलाए ती गारो भूमि तिना बाँच्ने त्यही भारो नबल्झिए अतीतका यादहरू सम्झिएर रुदाई भूमि तिना तिम्रो जस्तै निष्ठुरी मन भए भुलाए ती गारो भूमि तिना ती गारो हुने थिन गारो हुने थिन मलाई भुलाए ती गारो।